काली मायो मन ते ते फांसियो नी ले ले रोधी कुआगने झिली मिली लाक्षणी ले ले उनी ले नाचे को कमरे भाचे को बोली झनै राम्रो घर बार हे नाना भाको छैन हाम्रो गाल पार छ यो चेंगाले किन हात समाउँछ भन्न पर्न र लाग्छ तर मन रमाउँछ तिमीले हाँसेको तिमीले बोलेको पाप लगला माया ये ते मीठो साथा हो कलेरा हो राली मा न छुटिने हाथा समझाना राखे है मुटु मै साचे है ले काली माया यो मन ते ते फस्यो नी लै लै